नमेटिने याद मान्छेको जुनी गिरैछ र बाबै वास्तवमा लुछातानी गर्नु बेकार छ। आखिर मरेपछि शरीर माटो न हो। आक्रोशित भइसकेको हुलले कुनाले जमिनमा टेकी चिच्चाइरहेको निर्दोष व्यक्तिलाई मरेको कुकुरलाई जस्तै घिसार्दै घिसार्दै तानिरहन्छन्। चितामा जस्तै मनभित्र आगो दन्किरहेको बेला सहारा दिने एउटै कार्यक्रम नमेटिने या मेट्दै मायाद कहाँ मेटिन्छ र अझै पनि फर्किएर आउने त्यो आश हुन्छ, जतन गरेको प्रेम सुम्पिने विश्वास हुन्छ, भावनामै निमुठिन्छन् कठै बरा प्रेमहरू, जब नयाँ सम्बन्धको पर्दाफास हुन्छ, जब नयाँ सम्बन्धको पर्दाफास हुन्छ। हरेक हप्ताको मङ्गलबार राति 9:15 देखि 10 बजेसम्म मात्र सामुदायिक रेडियो देउराली 101 MHz सुन्न नभुलाउ कार्यक्रम नमेटिने याद। मनोरञ्जनको साझा चौतारी रेडियो देउराली 101 MHz न हाँसेर थाकिन्छ न रोएर थाकिन्छ न हाँसेर थाकिन्छ न रोएर थाकिन्छ छुटेको प्रेम किन मुटुमा छापिन्छ न हाँसेर थाकिन्छ न रोएर थाकिन्छ छुटेको प्रेम किन मुटुमा छापिन्छ घरबार बसाउन अन्तै गए पनि घरबार बसाउन अन्तै गए पनि न हाँसेर थाकिन्छ न रोएर थाकिन्छ छुटेको प्रेम किन मुटुमा छापिन्छ घरबार बसाउन अन्तै गए पनि तर उसका यादहरू मनमै राखिन्छ न हाँसेर थाकिन्छ न रोएर थाकिन्छ छुटेको प्रेम किन मुटुमा छापिन्छ सौन्दर्य भने त्यो सधैँ मेरो आँखामा लुकेछ जुन फुल मैले चाहेको थिएँ कसैले टिपेछ सौन्दर्य भने त्यो सधैँ मेरो आँखामा लुकेछ मैले जिन्दगीमा के चाहेँ ठिक त्यसको विपरीत भइदियो जिन्दगी जुन फुललाई मैले आफ्नो ठाने त्यसलाई टिप्न खोज्दा जसक्क काँडाले घोस्यो मलाई जुन साथीलाई मैले आफ्नो ठाने त्यसले पनि गलत त्याएर पछार्यो मलाई अनि जुन मान्छेलाई मैले आफ्नो जीवन साथी ठाने त्यसले पनि अर्कै मान्छेलाई सिट्ठी बजाएर उसैसँग हात समाएर गए यो कस्तो परीक्षा हो म हरेक पटक अनुत्तीर्ण भइदिएँ जिन्दगीमा एउटा ठूलो गल्ती यो भयो कि मैले तिमीलाई माया गर्छु भनेर भन्न सकिन। 21 शताब्दीको दुनिया हो यो, म त 18 शताब्दीको दुनियामा फर्केर माया गर्छु भनेर पनि भन्ने कुरा हो र यो त आफै बुझ्ने कुरा हो, आँखाको अनि मनको कनेक्सनले बुझ्ने कुरा हो, यही सोचिरहे मैले। तर यो शताब्दी त यस्तो रहेछ, यहाँ खुद मान्छेलाई एकान्तमा बोलाएर तिमीले मसँग प्रेम गर्नै पर्छ नत्र म बबाल गरिदिन्छु भन्ने मान्छेहरूको दुनियाँ रहेछ। आखिर कहाँबाट कनेक्सन हुन्थ्यो मनसँग मन, अनि कहाँबाट देख्थ्यो र सुखो प्रेम आँखाले। जिन्दगीको लामो कार्यकालसम्म म यस्तो भ्रमको खेती गरिरहे कि प्रेम आफै हुन्छ, म तिमीलाई माया गर्छु भनेर हुँदैन प्रेम, हो यही भ्रमको खेती गरिरहे म। यहाँ त जसरी भए पनि म तिमीलाई माया गर्छु भनेर भन्नु पर्दो रहेछ, तर कहिले त्यो आँट ममा आएन। यसैको परिणाम कति हो कति मान्छे मबाट टाढा भए, मैले तिनीहरूलाई फर्काउन सकिन, फर्काउन सकिन, बरु टाढैबाट हात हल्लाइदिए। तिमीहरूको जीवन एकदम खुसी होस् भनेर भयंकर आशीर्वाद दिए उनीहरूलाई, यसै गरी धेरैलाई गन्तव्यमा पठाए मैले। भगवान महादेवले कालकोटमा विष पिएका थिए, त्यसरी नै पिए मैले पनि। सती देवीको अन्त्यपछि निकै बौलाए महादेव। मेरो भनाएको मतलब भगवानका पनि भगवान महादेवले त भावीको लेखान्त भोगे भने मैले कसरी त्यसलाई परिवर्तन गर्न सक्छु। समयले रत्नकर जस्तो डाँकालाई वाल्मीकि बनाइदियो। वाल्मीकिले कुनै समय भनेका थिए, तिमी आऊ मनको ढोका खुल्ला छ, तिमी जाऊ मनको ढोका खुल्ला छ, तर जाने बेलामा मेरो मुटु लिएर नजाऊ, किनकि तिमीले जस्तै मैले पनि बाँच्नुपर्छ। कोही आयो मनमा एउटा चोक बनाएर, फेरि निस्केर गयो मलाई बिजोक बनाएर। कोही आयो मनमा एउटा चोक बनाएर, फेरि निस्केर गयो मलाई बिजोक बनाएर। लौन सर्वस्व गुम्यो भन्दै रुँदै थिएँ म, दौडियो उत जानै पर्ने संयोग बनाएर, दौडियो उत जानै पर्ने संयोग बनाएर। सुख र दुःख सँगले दिने जीवनमा थियो, सुख र दुःख सँगले दिने जीवनमा थियो, दिन रात आवा म देखे तारा भएर गइदियो, बिरानु बने प्रति पल मेरो यो मुटु धड्किन्छ, बितेका तिनै पुरानो कथा सम्झाइ तड्किन्छ। एउटा पुरानो कथा भयो जिन्दगी, कसैले सुन्नै नचाहने कथा, म सुनाउन खोज्छु तर सुन्ने कोही हुँदैनन् मसँग। नारायण गोपालले एक्लै एकान्तमा गाएथे रे यो गीत मदिरा पिएर, सुन्ने कोही नहुँदा विरक्तिएर एक्लै भन्थे रे, जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ सौन्दर्य भने त्यो सधैँ मेरो आँखामा लुकेछ। फगत यस्तै भयो जिन्दगीमा, कहिलेकाहीँ यस्तै तर्कनाहरू पनि आउँछन् मनमा कि भेटिएर छुट्नुभन्दा त नभेटिएकै भए हुन्थ्यो नि। मान्छेको एउटा स्वभाव हुँदो रहेछ, बरु त्यो कुरा नपाएकोमा त्यति चिन्ता हुँदैन उसलाई जति पाएर पनि गुमाउनु परेकोमा हुन्छ। एउटा गरिब मान्छे हरेक दिन साग बेसाएर पनि बाँचिरहेको हामीले देखिरहेका हुन्छौँ, तर क्यासिनोमा भाइभरको सम्पत्ति हारेपछि त्यो सहन नसकेर आत्महत्या गर्ने धेरै धनी मान्छेहरूको समाचार सुनेका छौँ हामीले। अनि अर्को कुरा, हामीले यस्ता धेरै पुरुषहरू देखेका छौँ जसले विवाह नै नगरिकन जीवन काटेका छन्, तर एकपटक विवाह गरेर छुट्टिएपछि वा श्रीमतीको मृत्यु भएपछि फेरि अर्को विवाह नगरिकनै बस्ने पुरुष भने निकै कम मात्रामा देखेका छौँ। हो, मान्छेहरूको स्वभाव नै यस्तै छ, एक्लै हिँडिरहेको मान्छेलाई बरु जिन्दगी सहज लागिरहेको हुन्छ, तर जब यात्रामा साथ दिने कोही भेटिन्छन् नि, अनि त मान्छे एक्लै बाँच्नै सक्दैन। यदि त्यो साथ छुट्यो भने एक्लै यात्रा गर्न सक्ने अवस्था नै नरहन सक्छ उसको। अचेल मलाई आफ्नै एकलकाटी संसार नै प्रिय लाग्न थालेको छ। वनको चरी वनमै रमाए जस्तै अगुल्टोले हानेको कुन्ने के हो, बिजुली चम्किँदा तर्सिन्छ रे। अचेल आफू पनि त्यसै गरी कर्मश तर्सिए चाहिँ लाग्छ प्रेमदेखि। त्यो प्रेमको अगुल्टोले मलाई डामेको बेला मान्छेहरू रमिता हेर्नमै व्यस्त थिए। जति नै हार गुहार गरे पनि आफ्नै भन्ने साथीहरू पनि अपरिचित भएका थिए। त्यतिखेर आँखामा आँसु टिलपिल पारेर उसलाई सम्झाइदेऊ न साथी हो भन्दा अनेकन असमानताका यथार्थहरूलाई कोट्याउँदै उल्टै मलाई नै कुरा बुझ्न आग्रह गरेका थिए उनीहरू। मलाई मेरै औकात अवगत गराएका थिए। सायद त्यति नै बेलादेखि हो क्यारे ती साथीहरूप्रतिको मेरो लगाव ऋणात्मक हुन थालेको पनि। सुखमा कति हुन्छन्, दुःखमा कति हुँदैनन्, आज ठम्याउनै गाह्रो भइरहेछ मलाई। दुःखमाथि अझै दुःख थपिदिने धेरै भेटे मैले। भगवान सरे भन्ने पनि सुने, तर त्यसलाई कहिले भेटिन मैले। आहा, कहिले भेटिन। आफ्नै जस्तो लाग्ने त्यही रगतले रुवायो, जन्मिए दुनियाँमा फेरि जगतले रुवायो। आफ्नै जस्तो लाग्ने त्यही रगतले रुवायो, जन्मिए दुनियाँमा फेरि जगतले रुवायो। भेट्ने जति सबै सोध्छन् किन रुन्छस् त, मलाई त मेरै आफ्नै विगतले रुवायो, मलाई त मेरै आफ्नै विगतले रुवायो। बाँची नै रह्यो केवल चाहिँ मुटुमा चोट पारी। बाँची नै रह्यो केवल चाहिँ मुटुमा चोट पारी। त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी। चर्केको माया जोडिदिने तेरी वस्तु नै के छ र मनमा रह्यो विरह व्यथा भन्नु नै के छ र। जुन फुल मैले चाहेको थिएँ आत्मैदेखि बल्ल तल्ल एउटालाई चाहिन्छ, चाहेको त्यागिन्छ फेरि नचाहेको पाइन्छ। जिन्दगीको जोड घटाउ अचम्मको छ बाबै, सँगै हिँडे पनि कसो कसो त्यो बाटोलाई बिराइन्छ। कसैको सम्झनालाई मनमा अल्झाउँछ, एकैछिनमा जान्छ तर तहल्का मचाउँछ। आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने नमेटिने याद हो यो, याद बजाउँछ। कतै एकहोरो प्रेम गरिरहेको तपाईँ, कतै दोहोरो प्रेममा परिरहेको तपाईँ, अनि कतै कतै चाहिँ प्रेम व्यक्त गर्न नसकेर आफ्नै मुटु निचोरिरहेको तपाईँ सबै सबैले नमस्कार। म महेश भूषाल। प्रेम गर्नेहरूको माहौल तछाड मछाड भइरहँदा म भने मरिसकेको प्रेमको उपचार गर्न आइपुगे सारथी लक्ष्मण घिमिरेसँगै। जिन्दगीमा कसैसँग प्यार गरेर फेरि उसैको एक दिन अत्याचार गरेर म आफ्नो पागलपनलाई यसरी प्रमाणित गरिरहेछु मरिसकेको प्रेमको उपचार गरेर। नमस्कार, सुस्वागतम। आज पनि पुरानै तरिकाबाट नयाँ श्रृङ्खलाको उद्घाटन गरिसकेका छौँ हामीले। कार्यक्रम हो नमेटिने या। तपाईँ यो कार्यक्रम रेडियो देउराली अर्घाखसीको उत्पादनमा सोही रेडियोबाट त्यसका विभिन्न 38 बढी जिल्लाहरू र इन्टरनेट अनलाइनमा www.radiodeurali.org मार्फत विश्वभर एकैसाथ सुनिरहनु भएको छ। र हामी रेडियो देउराली 101 मेगाहर्जको यो स्टुडियोबाट आफ्नो आवाज मिसाइरहेका छौँ। सधैँ जस्तै आज पनि प्रविधिमा हुनुहुन्छ मेरो आत्मीय मित्र रेडियोका कुशल प्राविधिक लक्ष्मण केमिरे, अनि यो सिसा वारीपट्टि आवाजमा छु म महेश भूषाल। अनि तपाईँ कति हो कति श्रोताहरू हुनुहुन्छ हाम्रो साथमा। यदि तपाईँ यो कार्यक्रम पहिलोपटक सुन्दै हुनुहुन्छ भने तपाईँको लागि कार्यक्रममा के हुन्छ म जानकारी गराउँछु। हामी प्रत्येक श्रृङ्खलामा प्रेमका तथा समाजका विभिन्न विषयहरू लिएर आउने गर्छौँ। सोही विषयमा केन्द्रित रहेर केही नयाँ कुराको ज्ञान दिने कोसिसमा रहन्छु म। त्यसै गरी कार्यक्रमको फेसबुक पेज facebook.com/deurali-nametine-yaadma प्राप्त भएका र पत्र मार्फत प्राप्त भएका तपाईँका उत्कृष्ट साहित्यिक रचनाहरू पनि सुनाउँछौँ हामी। र तपाईँ 077424381 को बाटो भएर आउनुहुन्छ, तपाईँका साहित्यिक रचना गजल अथवा मुक्तकहरू तपाईँकै आवाजमा पनि सुन्छौँ। सँगै मुक्तक विधामा केन्द्रित रहेर जवाफ पनि फर्काउँछौँ। यसरी नै अबको 45 मिनटको समय पृथक बनाउँछौँ हामी। याद राख्नुहोस्, तपाईँको 45 मिनटको समय फोकटमा खेर गयो भन्नुपर्ने अवस्था म आउन दिने छैन, केही उपलब्धिपूर्ण बनाउनेछु म तपाईँलाई। एकैछिन बिर्सनुहोस् बाहिरी दुनियाँलाई, तपाईँको चिन्ता, तपाईँको डर, तपाईँका समस्याहरूलाई एकातिर थन्काएर दिमागलाई स्वतन्त्र बनाएर सुन्नुहोला कार्यक्रम। अनि मात्र केही जिन्दगी जिउने सूत्रहरू पाउनुहुनेछ तपाईँ यो कार्यक्रमबाट। र भन्नै पर्ने एउटा कुरा, यो हप्ता फोन सम्पर्कमा आएर उत्कृष्ट साहित्यिक रचना वाचन गर्ने तपाईँमध्ये उत्कृष्ट एकजनालाई हामी अर्को हप्ता विजेता घोषित गर्छौँ। र विजेता साथीले पाउनुहुनेछ एनटिसी गुरु साई बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन् सरिता मदन किराना पसल, जुन पाङ्गे मरोट 9 प्युठानमा अवस्थित छ, जहाँ किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै स्मार्ट नमस्ते र एनसेलका रिचार्ज कार्ड पनि बिक्री वितरण गरिन्छ, जहाँको प्रोप्राइटर हुन्छ दीपक कुमार छेत्री एन्ड सन्स आशिष छेत्री, र त्यहाँको कन्ट्याक्ट नम्बर 9844788589। त्यसै गरी अर्को संस्था डिभर्ना सु सेन्टर, जुन सन्धिखर्ग छ ब्याङ्क रोड अर्घाखाँचीमा अवस्थित छ, जहाँ पार्टी सुज, स्पोर्ट्स सुज, स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ, जहाँको प्रोप्राइटर कमल नेपाली र कौशिला नेपाली हुनुहुन्छ। त्यहाँको कन्ट्याक्ट नम्बर 9845777075। र यसो भनिरहँदा गत हप्ता फोन सम्पर्कमा आउनुहुने मध्येबाट एकजनालाई हामी उत्कृष्ट बनाएका छौँ। उहाँले कार्यक्रममा वाचन गर्नुभएको साहित्यिक रचना म यहाँनिर वाचन गर्छु। मोटुभित्र अनेक पीडा चोट बोकेर मतदान केन्द्र धाउनेले भोट बोकेर, मोटुभित्र अनेक पीडा चोट बोकेर मतदान केन्द्र धाउनेले भोट बोकेर, कारवाही गरियोस् माग्दैछ अदालतमा उही नेताको पुरानै खोट बोकेर, उही नेताको पुरानै खोट बोकेर। बधाई छ अमृत भारती ढेकुरा छ अर्घाखाँचीको साथीलाई, उहाँ गत हप्ताको उत्कृष्ट घोषित हुनुभएको छ। सँगसँगै उहाँले जित्नुभएको छ एनटिसी गुरु साई बराबरको रिचार्ज कार्ड। त्यसै गरी उहाँले वाचन गर्नुभएको साहित्यिक रचना हरेक सोमबार सन्धिखर्गबाट प्रकाशित हुने जनप्रतिज्ञा साप्ताहिक पत्रिकामा पनि छापिनेछ, तपाईँ त्यहाँ हेर्न सक्नुहुनेछ। यो जानकारी मैले गराएँ यहाँनिर कार्यक्रम नमेटिने यादको 59 औं श्रृङ्खलामा हुनुहुन्छ तपाईँ। प्रेम सम्बन्धबाट केही नजिक भएर आज हामी कुराकानी गर्नेछौँ। आजको श्रृङ्खलामा हामीले देखिरहेका छौँ कति प्रेमहरू व्यक्त नभएकी कारण टुङ्गिरहेछन्। अझ भन्नुपर्दा कति कति प्रेम त व्यक्त हुन चाहँदैनन् पनि, निहालेर विश्लेषण गर्दा विभिन्न कारणहरूले गर्दा प्रेम व्यक्त हुन सक्दैन, चाहेर पनि सक्दैन। तर आज मैले लिएर आएको विषय प्रेम सम्बन्धको सुरुवातमा म तिमीलाई प्रेम गर्छु भनेर भन्नु आवश्यक छ कि छैन, यही विषय आज हामीसँग छ। प्रेम सम्बन्धको सुरुवात गर्दा प्रेम व्यक्त गर्नु कतिको आवश्यक छ, यो विषय आज हामीले लिएर आएका छौँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु अनि आजको विषयतर्फ जानेछु। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? एलिजाजी मरिङबाट। हजुर, के गर्दै हुनुहुन्छ एलिजा जीले मरिङमा? मैले बस्ने गरेछु, काम त यो त्यस्तो स्पेशल केही छैन। नै कार्यक्रम सुनिरहनु भएको छ एलिजा जी? हजुर सुनेको छु। अनि के छ तपाईँको आजको प्रस्तुति? सानो गजल छ। हुन्छ, सुरुवात गर्नुहोस्। थ्याङ्क यू। माया कुनै व्यापार तिम्रो सहरमा, माया कुनै व्यापार तिम्रो सहरमा, प्रत्येक दिन काटमार तिम्रो सहरमा, नारीको स्मितामा खेलवाड सम्झिन्छौ, नारीको स्मितामा खेलवाड सम्झिन्छौ, धरतीलाई भोभार तिम्रो सहरमा, प्रत्येक दिन काटमार तिम्रो सहरमा, बस्नलाई भने गएको थिएँ म पनि, बस्नलाई भने गएको थिएँ म पनि, दित्त मानिहार तिम्रो सहरमा, धरतीलाई भोभार तिम्रो सहरमा, जन्मिन्छन् मर्छन् प्रगतिकै छैन, जन्मिन्छन् मर्छन् प्रगतिकै छैन, बाँच्नुको छैन सार तिम्रो सहरमा, देख्दा मानिहार तिम्रो सहरमा, धरतीलाई भोभार तिम्रो सहरमा, प्रत्येक दिन कात्माए तिम्रो शहरमा मायाको नि व्यापार तिम्रो शहरमा बाँच्नुको छैन सार तिम्रो शहरमा अझै माया गर्दै छोड्दै हिँड्ने बानी कस्तो हो दुनियाँलाई फसाउने जवानी कस्तो हो माया गर्दै छोड्दै हिँड्ने बानी कस्तो हो दुनियाँलाई फसाउने जवानी कस्तो हो चोखो माया पैसामा किनबेच हुन्छ यहाँ त चोखो माया पैसामा किनबेच हुन्छ यहाँ त आज माया भोलि घिडा बैमानी कस्तो हो माया गर्दै छोड्दै हिँड्ने बानी कस्तो हो माया गर्दै छोड्दै हिँड्ने बानी कस्तो हो अलिजाजी नमस्कार एलिजाजी हुनुहुन्थ्यो गइसक्नु भएको छ पालो तपाईँको डायल गर्नु 077-424-381 को बाटो हामीले खुला गरिरहेका छौं प्रेम सम्बन्धको शुरूआत गर्दा प्रेम व्यक्त गर्नु कतिको आवश्यक छ एउटा आधुनिक गीत छ कोही बोलेर पछुताउँछन् म नबोलेर पछुताए यो गीतले धेरै प्रेमी जोडीहरूको वास्तविकता प्रकट गरेको छ बाहिरी दुनियाँमा आफूलाई बाको संज्ञा दिने मान्छे प्रेममा परेपछि एउटा मुसा भइदिन्छ मेरो भनाइको मतलब बाहिरी दुनियाँमा रहँदा गल्ली गल्ली र चोक चोक थर्काउँदै हिँड्ने मान्छे जब प्रेममा पर्छ नि तब उसको बोली नै आउँदैन अझ भन्नुपर्दा जब प्रेमी अथवा प्रेमिकाको अगाडि हुन्छ तब आलस तालस हुन्छ ऊ गर्मी छैन तर पनि पसिना आउँछ जब उसको नजरबाट अथवा साथबाट टाढा जान्छ फेरि उही ताल एरिया थर्काउँछ विगत 2 वर्षदेखि म यही विषयको अवलोकन गरिरहे किन मान्छे प्रेममा पर्दा सुस्त मनस्थिति जस्तो भइदिन्छ होला दुनियाँमा कसैसँग नडराउने मान्छे किन आफ्नै प्रेमी अथवा प्रेमिकासँग डराउँछ होला यिनै प्रश्नका उत्तरहरूको कति पटक खडेरी भयो मलाई तर एउटा सत्य चाहिँ के हो भने चलचित्रमा नायक र नायिकाहरूको प्रेम बसे जस्तो आफ्नो प्रेमलाई पनि त्यही सिरियलसँग दाँचिरहेका हुन्छन् अधिकांश प्रेमीहरू मेरो 2 वर्षसम्मको प्रयोगात्मक वास्तविक अध्ययन हो यो के गर्नु उसको वर्तमान अनि विगत थाहा पाएर छल्नुसम्म छली उसले नियत थाहा पाएर के गर्नु उसको वर्तमान अनि विगत थाहा पाएर छल्नुसम्म छली उसले नियत थाहा पाएर पापिनीले आखिर पाप गरेर गइहाली मेरो स्थिति अनि हालत थाहा पाएर मेरो स्थिति अनि हालत थाहा पाएर जीवन आचार्य सूर्यपुरा 3 रूपन्देहीका साथीको मुक्त कोही हुनुहुन्छ फोन सम्पर्कमा हेलो हजुर नमस्कार नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ बुटुलबाट अञ्जुजी है बुटुल कहाँबाट सम्पर्क गर्दै हुनुहुन्छ अञ्जुजी ए सुनिरहनु भएको छ रेडियो ए कार्यक्रमलाई माया गर्ने साथी है अनि के छ तपाईँको आजको प्रस्तुति हुन्छ सुरुवात गर्नुहोस् रातका मिठा सपनाहरू झिसमिसेमै उड्दा टुक्रिरहेको हुन्छ रातका मिठा सपनाहरू झिसमिसेमै उड्दा टुक्रिएको हुन्छ आगोको जस्तो घामको तापले भित्रको सास नै रोकिएको हुन्छ खुसीका पलहरू साथ्न नपाउँदै मिरमिरेको उज्यालो अस्ताएको हुन्छ अञ्जुजी हुनुहुन्थ्यो गइसक्नु भएको छ यो मुक्तक विधामा पनि रहेन गजल विधामा पनि रहेन यसैले हामी यहीँनिर काट्यौँ उहाँलाई तपाईँलाई यो कुराको म जानकारी गराउन चाहन्छु तपाईँ धेरैले कार्यक्रम सुन्नुहुन्छ धेरैले फोन ट्राई गर्नुहुन्छ मुक्तक र गजल विधा मात्रै ल्याइदिनुहोस् एकदम तयारी गरेर आउनुहोस् है यो कुराको हामी जानकारी गरिरहेका छौँ तपाईँ आउनुहोस् हाम्रो स्टुडियोको टेलिफोन नम्बर 077-424-381 बाटो भएर हामी तपाईँका फोनहरू लिइरहेका छौँ आज हामीले लिएर आएको विषय प्रेम सम्बन्धको शुरूआत गर्दा प्रेम व्यक्त गर्नु कतिको आवश्यक छ आजको हाम्रो विषय चलचित्रमा नायक र नायिकाहरूको भेट हुनासाथ हेराहेर शुरू हुन्छ आफ्नो पनि यस्तै भइदिए कति जाति हुन्थ्यो होला भनेर अधिकांशले कल्पना गरिरहेका हुन्छन् यो विषयलाई म एकैछिनपछि जोड्नेछु कोही हुनुहुन्छ फोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ नवदीपजी है अर्गातोसबाट के गर्दै हुनुहुन्छ नवदेवजीले अर्गातोसमा बसिरहनु भएको छ अनि के छ तपाईँको आजको प्रस्तुति हुन्छ सुरुवात गर्नुहोस् फुल आखिर फुलै हुन्छ पापी नसम्झनु फुल आखिर फुलै हुन्छ पापी नसम्झनु तिम्रो कोही होइन भइगयो साथी नसम्झनु तिमीलाई आफ्नो भन्नु तिमीलाई आफ्नो भन्न सोचिरहँदा तर बिन्ती मलाई विश्वास साथी नसम्झनु तिम्रो कोही होइन भएको साथी नसम्झनुको अन्तर्क्रिया गर्थ्यौ जब माया लाग्थ्यो आदर्शको अन्तर्क्रिया गर्थ्यौ जब माया लाग्थ्यो मुटु भन्थ्यो पहिले मलाई, अब छाती नसम्झनु, तर मिति मलाई विश्वास घाती नसम्झनु, आफ्नो आफ्नो जीवनमा हामी दुवै पाहुना बन्यौं, आफ्नो आफ्नो जीवनमा हामी दुवै पाहुना बन्यौं, बगर भएनी आफूलाई धेरै माथि नसम्झनु, मुटु भन्थ्यो पहिले मलाई, अब छाती नसम्झनु, तर मिति मलाई विश्वास घाती नसम्झनु, तिम्रो कोही होइन भइगयो लौ न यो कस्तो व्यापार भएछ, जानी जानी तपाईँमाथि अत्याचार भएछ, लौ न यो कस्तो व्यापार भएछ, जानी जानी तपाईँमाथि अत्याचार भएछ, धोकाको फेसन आज यसरी मौलाइरहेछ, धोकाको फेसन आज यसरी मौलाइरहेछ, यहाँ त चोखो प्रेमको हाहाकार भएछ, यहाँ त चोखो प्रेमको हाहाकार भएछ। नवदीपजी छुटिन्छ, नमस्कार। नमदेवजी हुनुहुन्थ्यो, गइसक्नु भएको छ। पालो तपाईँको डायल गर्नु 077-424-381 को बाटो हामीले खुला गरिरहेका छौं। चलचित्रमा नायक र नायिकाहरूको भेट हुनासाथ हेराहेर शुरू हुन्छ। आफ्नो पनि यस्तै भइदिए कति जाति हुन्थ्यो होला भनेर अधिकांशले कल्पना गरिरहेका हुन्छन्। त्यसैले त यही भ्रमकै कारण कसैसँग कसैको नजर जुदिहाल्यो भने उसले मलाई मन पराउँदो रहेछ, त्यसैले मलाई हेरिरहन्छ भन्ने एउटा भयंकर भ्रमको शिकार भइरहेको हुन्छ मान्छे। तपाईँ नजरसँग प्रेम गर्ने कति हुनुहुन्छ सबैलाई भन्छु म, याद राख्नु मान्छे कुनै मूर्ति होइन। आँखाहरू डुलाउँदै जाँदा, टाउको घुमाउँदै जाँदा कसैसँग कसैको नजर निश्चय नै ठोकिन सक्छ, तर त्यसलाई प्रेम सम्झनु हुन्न। यदि सम्झिहालियो भने पनि कहिले लुकाएर राख्नुहुन्न। आफ्नो प्रेम सम्बन्धको बारेमा निर्धक्कसँग उसलाई भन्नुहोस्, किनकि प्रेम प्रस्ताव राख्दा आफूले डिसिजन गर्ने अधिकार सबैमा हुन्छ, तर अपमान गर्ने अधिकार कसैमा हुँदैन। त्यसैले जानुहोस् र भन्नुहोस् आफ्नो कुरा, यदि अस्वीकृत भएमा सम्झनुहोस् मेरो एउटा प्रयोग असफल भयो, मबाट यस्तो गल्ती जानी जानी भएर होला, उनलाई चोखो माया गर्ने मै हरामी भएर होला, मबाट यस्तो गल्ती जानी जानी भएर होला, उनलाई चोखो माया गर्ने मै हरामी भएर होला, आजकल मेरी मायाले नै हेप्दैछिन् मलाई, मेरो भन्दा उनको परिवार खानदानी भएर होला, मेरो भन्दा उनको परिवार खानदानी भएर होला। सुगम श्यामसुत जीसी मैदान 5 अर्घाखाँसीका साथीको मुक्त मैले यहाँनिर वाचन गरे। म अर्को मुक्तक पनि यहाँनिर वाचन गर्छु। जीवन विश्वकर्मा सन्धिखर्क नगरपालिका वार्ड नम्बर 14 डिभर्नाका साथीको, नसोचेको जस्तै भइदिन्छ जिन्दगी, कहाँ हो कहाँ अनायासै रोइदिन्छ जिन्दगी, नसोचेको जस्तै भइदिन्छ जिन्दगी, कहाँ हो कहाँ अनायासै रोइदिन्छ जिन्दगी, जब दुःखै दुःखले घेरिदिन्छ नि तब भागेर टाढा गइदिन्छ जिन्दगी, तब भागेर टाढा गइदिन्छ जिन्दगी। जीवन विश्वकर्मा सन्धिखर्क नगरपालिका वार्ड नम्बर 14 डिभर्नाका साथीको मुक्तक। कोही हुनुहुन्छ आजको तेस्रो सहभागी साथी? हेलो, हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म गुल्मीको हस्तीचोरदेखि संगीतम खत्री। हजुर, संगीतम जी गुल्मीबाट है? हजुर, कार्यक्रममा पहिलो पटक तपाईँको सहभागिता सायद? यसभन्दा अघि पनि भएको थियो। दोस्रो पटक है? हजुर। अनि के छ संगीतम जी, गुल्मीको खबर सुनाउनुहोस्। अहिलेलाई चाहिँ ठिकठाक छ, त्यस्तो खासै केही छैन, अब चाडबाडहरू भित्रै छन् होइन? हजुर हजुर, चाडबाडहरू भित्रदैछन्, हामी स्वागतमै छौँ चाडबाडहरूको। अनि के छ तपाईँको आजको प्रस्तुति? हजुर चाहिँ एउटा मुक्त भन्नु कि भनेर आएको। हुन्छ, सुरुवात गर्नुहोस्। खोइ भन्छन् जीवन खोला हो भन्छन्, खोइ भन्छन् जीवन खोला हो भन्छन्, मरि जाने चोला हो भन्छन्, खोइ भन्छन् जीवन खोला हो भन्छन्, मरि जाने चोला हो भन्छन्, जन्मपछि मृत्यु अवश्य हुन्छ, जीवन सुख र दुःख सङ्घाल्ने झोला हो भन्छन्, जीवन सुख र दुःख सङ्घाल्ने झोला हो भन्छन्। हजुर, यति खै के हो जिन्दगीको परिभाषा कस्तो हुन्छ, गुमाउनु भन्दा पनि आशा कस्तो हुन्छ, खै के हो जिन्दगीको परिभाषा कस्तो हुन्छ, गुमाउनु भन्दा पनि आशा कस्तो हुन्छ, मिलनका कुरा गर्छौं बिछोडका कुरा गर्छौं, जिन्दगीले खेल्ने त्यो पासा कस्तो हुन्छ, खै के हो जिन्दगीको परिभाषा कस्तो हुन्छ, खै के हो जिन्दगीको परिभाषा कस्तो हुन्छ। संगीतम जी सुनिन्छ, नमस्कार। नमस्ते। संगीतमजी हुनुहुन्थ्यो, गइसक्नु भएको छ। आउनुहोस्, हाम्रो स्टुडियोको टेलिफोन नम्बर 077-424-381 को बाटो हामी एकजनालाई लिउँ है, लक्ष्मणजी एकजनालाई हामी लिउँछौँ, तपाईँ आउन सक्नुहुनेछ हाम्रो यो नम्बरको बाटो भएर। आफैसँग हार्यो आज आफ्नै जिन्दगीले, भुमरीमा पार्यो आज आफ्नै जिन्दगीले, आफैसँग हार्यो आज आफ्नै जिन्दगीले, भुमरीमा पार्यो आज आफ्नै जिन्दगीले, गन्तव्य भेटाउन चन्न खोजेमाथि, गन्तव्य भेटाउन चन्न खोजेमाथि, तल तल झार्यो आज आफ्नै जिन्दगीले, भुमरीमा पार्यो आज आफ्नै जिन्दगीले, जुन बाटो रोजे त्यही काँडा भइदियो, जुन बाटो रोजे त्यही काँडा भइदियो, गोरेटो नै बार्यो आज आफ्नै जिन्दगीले, तल तल झार्यो आज आफ्नै जिन्दगीले, छोएर चन्द्रमा जित्छु भन्थे संसार, छोएर चन्द्रमा जित्छु भन्थे संसार, आशाहरू मार्यो आज आफ्नै जिन्दगीले, आफैसँग हार्यो आज आफ्नै जिन्दगीले, भुमरीमा पार्यो आज आफ्नै जिन्दगीले। एसपी थापा सन्धि खर्क दुई अर्का खसीका साथीको गजल मैले यहाँनिर वाचन गरेँ। म अर्को मुक्तक पनि वाचन गर्छु, पागल प्रेमी कमल प्यासी डिबर्ना अर्का खसीका साथीको। अठोट थियो एउटा नाता टुट्यो टुट्न दिए, सपना देखाउने प्रेम छुट्यो छुट्न दिए। अठोट थियो एउटा नाता टुट्यो टुट्न दिए, सपना देखाउने प्रेम छुट्यो छुट्न दिए। कुनै एउटा तस्करले ब्याङ्क लुटे जस्तो, त्यसै गरी मेरो जीवन लुट्यो लुट्न दिए, त्यसै गरी मेरो जीवन लुट्यो लुट्न दिए। पागल प्रेमी कमल फ्यासिडी भर्न अर्घ्य खसीका साथीको मुक्त कोही हुनुहुन्छ आजको अन्तिम सहभागी साथी। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? केशव खासु मगर है, गुल्मीको बलिथुमबाट। अनि के गर्नुहुन्छ केशवजी गुल्मीमा? अहिले म अध्ययन गर्दै हुनुहुन्छ। हामी अन्तमा छौँ केशवजी, के छ तपाईँको आजको प्रस्तुति? हुन्छ, सुरुवात गर्नुहोस्। तिमीलाई अर्कैसँग देख्थे अनिर्वाण, हेर्दै थिए कसैले खेप्यो अनिर्वाण, यस्तै रहेछ माया, यस्तै रहेछ माया घुम्दै, बिछोडका कहानी लेखे अनि रोइन्। प्रेम छुट्यो भन्नुहुन्छ, फेरि किन रुनुहुन्छ, च्यातिदिनु उसको फोटो त्यसलाई किन छोड्नुहुन्छ। प्रेम छुट्यो भन्नुहुन्छ, फेरि किन रुनुहुन्छ, च्यातिदिनुहोस् उसको फोटो त्यसलाई किन छोड्नुहुन्छ। तपाईँको र उसको सम्बन्ध हराएको हो भने, तपाईँको र उसको सम्बन्ध हराएको हो भने, व्यर्थै किन कल्पनामा टाढा टाढा पुग्नुहुन्छ, व्यर्थै किन कल्पनामा टाढा टाढा पुग्नुहुन्छ। केशवजी छुटिन्छ, नमस्कार। केशवजी हुनुहुन्थ्यो, गइसक्नु भएको छ र अब चाहिँ हामी तपाईँका फोन सम्पर्कहरू लिन पाउँदैनौँ। केही कुराहरू गर्नु छ आजको विषयमा। प्रेम सम्बन्धको सुरुवात गर्दा प्रेम व्यक्त गर्नु कतिको आवश्यक छ? मैले देखेको छु धेरैजनाको प्रेम सम्बन्ध व्यक्त नभएकै कारण टुङ्गिएको छ। अब हामी उदाहरणमा जाउँ। कुनै दुईजना केटा र केटी मिल्ने साथी छन्, यी दुवैको नजर जुत्छ, गफगाफ हुन्छ। यस्तो अवस्थामा निकै कम मात्रामा दुवैले एकअर्कालाई प्रेम गरिरहेका हुन्छन्। याद गर्नुहोस् है, निकै कम मात्रामा यस्ता प्रेमहरू सफल भएका छन्। आजभोलिको समस्या त यो हो कि केटा र केटीको नजर जुत्छ अनि हाई हेलो हुन्छ, बस यति मात्रै हुन्छ। हो, यही स्थितिमा नै दुई पक्षमध्ये कुनै एउटा पक्ष प्रेममा डुबिसकेको हुन्छ। ऊ यस्तो डुबाईमा हुन्छ, उसले पनि मलाई नै प्रेम गर्छ भन्ने भ्रमले सित्याइसकेको हुन्छ उसलाई। त्यसैले पनि आफ्नो साथीलाई कहिले प्रेम प्रस्ताव राख्दैन ऊ, अझ भन्नुपर्दा राख्न सक्दैन पनि, किनकि मैले उसलाई प्रेम प्रस्ताव राखेँ भने उसले के सोच्छ होला, हाम्रो सम्बन्ध नै नरहने पो हो कि। यही कारण चुपचाप बसिरहन्छौ, समय बित्दै जाँदा त्यो मित्रता टुट्छ प्रेम व्यक्त नभएकै कारण, किनकि दुईमध्ये एउटालाई कुनै तेस्रो व्यक्तिले प्रेम प्रस्ताव राख्छ र नचाहँदा नचाहँदै दुईमध्ये एउटाले तेस्रो पक्षलाई सम्झन बाध्य हुन्छ, यसरी टुट्छ प्रेम सम्बन्ध। यो त भयो मिल्ने साथी बीचको प्रेम सम्बन्ध। अझै यस्ता प्रेम सम्बन्धहरू छन् जुन सुरुवातै नभई टुङ्गिरहेछन्। जसोतसो गर्दै हेराहेरसम्मको अवस्थामा त पुग्छन् ती प्रेम सम्बन्धहरू, तर प्रेम व्यक्त गर्न नसक्दा त्यो प्रेमको त्यही नै पुनर्विराम लाग्छ। यो अवस्था गराउने हरेक मान्छेसँग दुईवटा अपराधी हुन्छन्, ती हुन् लाज अनि डर। प्राय जसो प्रेम सम्बन्धमा रहँदा केटाहरू डराउँछन् र केटीहरू लजाउँछन्, यसैको कारण त्यो प्रेम व्यक्त हुँदैन। त्यसलाई पनि के प्रेम भन्नु, त्यो त उसले प्रेम गरेको छ भन्ने भ्रम मात्रै हो। म पृथ्वीमा छु त्यसैले सूर्य झुल्किन्छ, यदि म पृथ्वीमा नभएको भए झुल्किँदैन थियो भने जस्तै त हो नि। त्यसैले जसले जसलाई प्रेम गरिरहेको हुन्छ त्यसैको केयर गरिरहेको हुन्छ। उसले मलाई कतिपटक हेर्यो, कतिपटक मलाई हेरेर मुस्कुरायो, सबै फर फर्ती भनिदिन्छ प्रेमी, किनकि उसले प्रेम गर्न सक्दै प्रेम गर्न सक्छ, हेर्न सक्छ, तर त्यसलाई व्यक्त गर्न सक्दैन। प्रेम सम्बन्धको सुरुवात गर्दा प्रेम व्यक्त गर्नु कतिको आवश्यक छ, केही कुराहरू बुझ्नुभयो तपाईँले। निकै महत्त्वपूर्ण कुरा आज मैले भनेको छु। तपाईँ फेरि कार्यक्रम सुन्न चाहनुहुन्छ भने भोलि डाउनलोड गरेर सुन्नुहोला, हामी फेसबुकमा राख्छौँ, आफ्नै मोबाइलबाट पनि तपाईँ डाउनलोड गर्न सक्नुहुनेछ। आजको विषय हामी यहीँनिर बिट मार्छौँ, हामी कार्यक्रमको अन्त अन्तमा छौँ। यति दिनसम्म कार्यक्रम सुनेर बस्नुहुने तपाईँलाई धेरै धन्यवाद। आज फोन सम्पर्कमा आउनुहुने मध्येबाट उत्कृष्ट एकजनाले पाउनुहुने एनटिसीको सय बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गर्ने संस्थाहरू सरिता मदन किराना पसल जुन बाङ्गे मरोड 9 प्युठानमा अवस्थित छ, जहाँ प्रोप्राइटर हुनुहुन्छ दीपक कुमार छेत्री एन्ड सन्स आशिष छेत्री। त्यसै गरी अर्को संस्था डिभर्नासो सेन्टर, जहाँको प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली र कौशिला नेपाली। त्यहाँको कन्ट्याक्ट नम्बर 98475775। हामी कार्यक्रमको अन्त अन्तमा समय दिनसम्म कार्यक्रम सुनेर बस्नुहुने तपाईँलाई धेरै धन्यवाद। अरू त के नै पो दिन सक्छु र यिनै धन्यवादका उपहारहरू बाहेक। र जो कार्यक्रम सुन्दा सुन्दै निधाउनु भयो, भोलि उठेपछि उहाँलाई पनि सम्झेको छ अरे भनिदिनु। सँगसँगै पहिलोपटक सुन्नुहुने र अरूलाई पनि सुन्न सिफारिस गर्नुहुने तपाईँप्रति पनि विशेष आभारी छु। सँगसँगै कार्यक्रमलाई पृथक बनाउन फोन सम्पर्कमा आएर साथ दिनुभयो, कतिको फोनै लागेन होला, निराश नहुनुहोस्। एकपटक जित्नको लागि धेरै पटक हार्नुपर्छ, अर्को हप्ता प्रयास गर्नुहोस् है, यो भने मैले तपाईँलाई। र तपाईँसँग साहित्यिक रचनाहरू छन् भने पठाउन सक्नुहुनेछ। हाम्रो ठेगाना हो कार्यक्रम नमेटिने याद, सामुदायिक रेडियो देउराली 101 MHz, मीडिया चोक, सन्धी खर्का, अर्घ्याखाँसी। त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/deuralinamitiniyaad र मेरो व्यक्तिगत पेज facebook.com/mahesh-bhushal-gazalsingar। र भोलि यो कार्यक्रम हामी फेसबुकमा पनि राख्नेछौँ, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै मेरो आफ्नै ब्लग www.bhushalmahesh.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै विभिन्न ब्लगहरू www.deepsansar1k.blogspot.com, www.hamrodharampani.blogspot.com, www.netramarasini.blogspot.com र www.saligram1k.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। र तपाईँ यो कार्यक्रम रेडियो देउराली 101 MHz सम्पूर्ण कर्मचारीहरूको फेसबुक पेजबाट पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। सायद भोलितिर हामीले फेसबुक र ब्लगहरूमा राख्नेछौँ। र एउटा खुसीको कुरा, आजदेखि हामी कार्यक्रम युट्युबमा पनि राख्नेछौँ। तपाईँ त्यहाँ गएर पनि कार्यक्रमको नाम र कार्यक्रम प्रसारण भएको समय हानेर सर्च गर्नुभयो भने युट्युबमा पनि तपाईँ कार्यक्रम सुन्न सक्नुहुनेछ। यतिन्जेलसम्म साथ दिनुहुने सबैलाई धन्यवाद। सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने रेडियोका कुशल प्राविधिक लक्ष्मण घिमिरेप्रति विशेष आभार प्रकट गर्दै प्रसिद्ध दार्शनिक अल्बर्ट क्राउडको यो भनाइ छोड्दै म महेश भूषाल पनि अर्को हप्तासम्मको लागि ओझेल बन्न चाहन्छु। एउटा सानो कमिलाले तपाईँको खुट्टा टोक्न सक्छ, तर तपाईँ उसको खुट्टा टोक्न कदापि सक्नुहुन्न। यसकारण याद राख्नुहोस्, जीवनमा कसैलाई पनि सानो नसम्झनुहोस्, किनकि उसले जे गर्न सक्छ सायद त्यो तपाईँले गर्न सक्नुहुन्न। प्रसिद्ध दार्शनिक अल्बर्ट क्राउडको यो भनाइसँगै जान्छु। जिन्दगीमा कसैसँग प्यार गरेर फेरि उसैको एक दिन अत्याचार गरेर म आफ्नो पागलपनलाई यसरी प्रमाणित गरिरहेछु, मरिसकेको प्रेमको उपचार गरेर, मरिसकेको प्रेमको उपचार गरेर। हौस् जान्छु, नमस्कार। पागल म बन्न सक्छु, सक्दिन तिमीलाई छोड्न, म मृत्यु रोज्न सक्छु, सक्दिन अरू रोज्न, छोडि गयो मलाई किन, ए जिन्दगानी सल्कियो आगो मनमा, आँखामा बर्स्यो पानी, पागल म बन्न सक्छु।